तिम्रो भूल भए झैं लाग्दैन मलाई तिम्रो भूल भए झैं लाग्दैन तिमीलाई आज कि मैले तिमीलाई माया गर्दिन भनेर हो माया गर्दिन भनेर विश्वास गर तिमी देखाऊ कि यो छाती चिरी त्यहाँ हुने छौ केवल तिम्रो भूल भए झैं लाग्दैन मलाई।